बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल नसालु ती नजर जुदे पहिले चोटी मात लाग्यो नसालु ती नजर जुदे पहिले चोटी मात लाग्यो भेट गर्दैमा के भाथ्यो र समाजको बात लाग्यो कति मख कति लठ पहिले भेटमा मनपेट दिने कति मख कति लठ पहिले भेटमा मनपेट दिने केही न केहीको बहानामा प्रेमपत्रको खात लाग्यो भेट गर्दैमा के भाथ्यो र समाजको बात लाग्यो मनका कुरा सुनाएर दिलमा पार लगाउँदै मनका कुरा सुनाएर दिलमा पार लगाउँदै प्रेमको माला गाँसौं भन्ने एउटा व्यक्ति साथ लाग्यो भेट गर्दैमा के भाथ्यो र समाजको बात लाग्यो मौका छोपी चौका हान्न चारो छरी जाल थाप्दै मौका छोपी चौका हान्न चारो छरी जाल थाप्दै स्वार्थपूर्ति गर्दै हिँड्ने प्रेम सिकारी पो ज्ञात लाग्यो भेट गर्दैमा के भाथ्यो र समाजको बात लाग्यो निश्चल यो मनभित्र कपटीले क्रीडा गर्यो निश्चल यो मनभित्र कपटीले क्रीडा गर्यो मुटु भयो छिया छिया नबिर्सने घात लाग्यो भेट गर्दैमा के भाथ्यो र समाजको बात लाग्यो भविष्यको आशा चढ्दै वर्तमानमा रमाउन भविष्यको आशा चढ्दै वर्तमानमा रमाउन बतासँगै लर्किदिने पिपलको पात लाग्यो नसालु ती नजर जुदे पहिलैचोटि मात लाग्यो भेट गर्दैमा के भाथ्यो र समाजको बात लाग्यो स्वीडेनको स्टकहोमबाट पठाइएको प्रभात किरणकै हो गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरोलासँगै म प्रस्तोता अच्युत घिमिरे उपस्थित भएको छु।